छोराले यसरी विदेशबाट सहयोग गर्दाखेरि कस्तो लागिरहेछ त? एकदम राम्रो छोराले चाहिँ आज चाहिँ हाम्रो चाहिँ पूजालाई उहाँले चाहिँ सहयोग गरेर राम्रो एकदम खुसियाली अझै पनि छोराले केही गर्न भन्ने जस्तो आशा पनि छ। कति भाइ छोराछोरी हुनुहुन्छ? छोरा त 5 भाइ छन्। ती मध्ये तू मध्ये जेठो जेठो हुनुहुन्छ। हजुर। तपाईलाई कस्तो लागिरहेछ? मलाई पनि राम्रो लाग्छ। छोराछोरीले बुढाले गरेको राम्रो लाग्छ। यस्तै पुण्य काम गरिरहनु भन्ने लाग्छ तपाईलाई? लाग्छ लाग्छ। हामीले गरी पनि राखे राम्रो लाग्छ। सहयोगदाता ज्ञानेश्वर श्रेष्ठलाई के भन्न चाहनुहुन्छ? खुम बहादुर खत्री हुनुहुन्छ होइन अध्यक्षजी, श्रीलोक तथा दरित प्रतिष्ठानलाई उहाँले सम्मान गर्नुभयो, सम्मान गरेर उहाँले रकम उपलब्ध गराइदिनु भयो। उहाँको आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना, साथै भोलिका दिनहरूमा पनि सहयोगको अपेक्षा र यस्तै सामाजिक कार्यमा लाग्नुहुनेछ भन्ने आशा व्यक्त गर्न चाहन्छु। जस्तो उहाँले अपेक्षा गरे अनुसार यो लोक संस्कृति संरक्षणमा उहाँको यो रकमले राम्रै काम गर्ला। एकदम राम्रो। हामीले यसका लागि कलाकार कल्याणकारी कोष स्थापनार्थ र यस रकमबाट संस्थाको वृहत्तर उन्नतिका लागि नै हामीले सञ्चालन गर्दछौँ। यहाँनिर यस संस्थाका सचिव जनक पन्त हुनुहुन्छ। यो रकम पहिलोपटक ज्ञानेश्वर श्रेष्ठले अमेरिकाबाट पठाउनु भएको छ, यसरी नै अन्य गुलमिलीहरूले पनि विदेशबाट पठाउनु होला, के भन्न चाहनुहुन्छ? सर्वप्रथम त वरिष्ठ समाजसेवी मानबहादुर श्रेष्ठको जुन पहलमा उहाँका ज्येष्ठ सहपुत्र ज्ञानेश्वर मार्फत जुन आज हाम्रो जुन 72,201 रूपमा जुन रकम हामीलाई प्राप्त भएको छ, त्यो रकमले हामीहरू सर्वप्रथम त लोक संस्कृतिको जगेर्ना गर्न र गुल्मीमा रहेका पुराना सर्जकहरू स्रष्टाहरूलाई सम्मान नयाँलाई प्रोत्साहन गर्नमा यो रकमले टेवा दिनेछ भने, र अन्य जुन विदेशमा रहेर पनि गुल्मेली लोक संस्कृतिको लागि सहयोग गर्नुहुनेहरूलाई हामी अब यस रकम तुरुन्तै ब्याङ्क खाता खोलेर ब्याङ्कमा जम्मा गरी र हामीले ब्याङ्क खाता मार्फत सम्पूर्णलाई हामीहरू सहयोगको लागि अपिल गर्दछौँ। किनभने आज संस्थामा हामी छौँ, भोलि अर्को व्यक्ति आउला, तर संस्था भनेको जीवित रहनुपर्छ, गुल्मेली लोक संस्कृति जीवित रहनुपर्छ भन्ने हाम्रो संस्थाको माग हो। यही अनुसार नै जुन सहयोग गर्नुभएको छ ज्ञानेश्वर श्रेष्ठप्रति, यस प्रतिष्ठानको तर्फदेखि एवं मेरो व्यक्तिगत तर्फदेखि पनि उत्तरोत्तर एवं उहाँका प्रगतिका पाइलाहरू अझै सगरमाथाको शिखर चुम्न सफल हुन् भन्ने शुभकामना समेत व्यक्त गर्न चाहन्छु। हाम्रो पनि धेरै धेरै धन्यवाद छ। विदेशमा रहेर पनि आफ्नो गुल्मेली लोक संस्कृतिलाई संरक्षण गर्नुपर्छ, कलाकारहरूलाई माथिसम्म पुर्याउनुपर्छ, उनीहरूको विकास गर्नुपर्छ भनेर रेसुङ्गा नगरपालिका वडा नम्बर 1 तमगास घर भई हाल अमेरिकामा रहनुभएका ज्ञानेश्वर श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद दिँदै हामी यस सहयोग हस्तान्तरण कार्यक्रमबाट बिदा चाहन्छौँ। धन्यवाद।